Thank you. सकिन म्युजिक प्रालीको प्रस्तुतिमा अस्मिता तामाङ र सुजाता तामाङको संयुक्त दशैं तिहारको कोसेली सुन प्रदेशीको बेथा सु स्वर सरोज थापा मगर र पूर्ण कला विषय शब्द सरोज थापा मगर र अस्मिता तामाङ लय सरोज थापा मगर एरेन्ज यमन खनाल पीआरबीटी पुरुष आवाजको लागि 60 54 32 49 50 महिला आवाजको लागि 60 54 32 48 युटिएल 77 32 78 56 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 98 94 40 400